एकदम मजा आउँछ। अनि सँगसँगै पोलेका मकै मही अनि हरियो खुर्सानी नुन होइन पिसेर खायो, अलिअलि थकाइ पनि लागेको हुन्छ, बेग्लै खालको आनन्द छ है, बेग्लै खालको आनन्द। ओके, फेरि गीत सुरु गरौँ है त। सपमा सप राशी मैले तिन्जेल गुल्मीको गुवाका गाविसको सालेजो अनि ठाडो भाका र यहाँका अन्य मौलिक संस्कृति सुनाइरहेका छौँ। र विशेष गरेर गुवाका गाविस मगर समुदायको बाहुल्य रहेको गाविस हो। यहाँका सबै मानिसहरू एकदम फरासिला हुनुहुन्छ र रङ्गरस गर्नमा उहाँहरू लजाउनु हुन्न, त्यही भएर हामी यहाँ आएका हौँ। र हामीसँग उदयपुन लगायतका थुप्रै स्थानीय बासिन्दा हुनुहुन्छ, हामी रातभरि बसेर गाउँदैछौँ। तपाईँको बैंस ताका के भर्खर भर्खर हुन्छ नि, त्यो ताका लोक भाकाहरू के थियो जुन अहिले सुन्न पाउनुहुन्न तपाईँले? लोक भाकाहरू त अब गाउँमा रहेका यस्तै झ्याउरेहरू, झ्याउरेहरू म त खासै जान्दैन के, आउँदैन आथ्यो भर्खर त। ए यहाँ लुकेर बस्नु भएको प्रतिभा हुनुहुन्छ, गाउनुहोस्। तपाईँको बैंसमा के गाउनुहुन्थ्यो? म त गाउँथिन। ए पारी वनमा सर लिलेको आउँछ गीत भाका सुन्दा अहिलेका किशोर किशोरीहरूलाई मन पर्दैन। हुर्तुङ खड्गकोट हुँदै फोक्सिङ गाविसमा आइपुगेको थिएँ, एकजना परिवारमा छोरी फेल भइछन्। त्यो घरको पाका मान्छे भन्दै हुनुहुन्थ्यो, मोबाइल खेलाउँदा मेरी छोरी फेल भई यसपालिको एसएलसीमा। र यहाँनिर भर्खरका किशोरी बहिनीहरू बस्नु भएको छ, यहाँ गीत चलिरहेको छ, उहाँहरू मोबाइल खेलाउँदै हुनुहुन्छ। बहिनी बोल, ध्यान त यता गीततिर भन्दा त मोबाइलमा छ नि तपाईँको त, के हो कतिमा पढ्दै हुनुहुन्छ बहिनी? दसमा पढ्दै हुनुहुन्छ, फेरि मोबाइल खेलाउँदा मेरी छोरी फेल भयो भन्ने नपरोस् है है। मोबाइल पनि चालु रहन्छ, पढाइ पनि चालु रहन्छ, दुईतिर फेल नहोस् है त ल। यहाँ एकजना दिदी हुनुहुन्छ, तपाईँ जमाना निकै गीत गाउनुहुन्थ्यो, एउटा गाइदिनु न रनक्क पारेर। हजुर, गीत गाएको बैंसा त बुढो भएर अलि आउँदैन। पैसा चाहिँ गएकै हो, घाट्ने कुरो चाहिँ छैन छैन। तपाईँको पालामा गोठमा कहिरोमा गाउने चलन थियो है? कति सल्लाह गर्थे केटाहरूले? गएकै हो है, के के ल्याउँथे? बिस्कुट ल्याएर आउँथे, चकलेट होइन? दिदी बहिनीहरू तपाईँहरूले कोदो रोप्नुहुन्छ होइन, अनि कत्रो कोदालो खनिरहेका हुन्छन्, मेलो पुऱ्याएन भन्नुहुन्छ तपाईँहरूले, अनि जिलाइदिनु पर्ने, तपाईँहरू चाहिँ सहादा बसेर रोप्नुहुन्छ, किन गाली गर्नुहुन्छ है? गरिन्न पर्ने, जिलाइदिनु पर्ने किन? मेलो राम्रो गराउनु पर्यो नि कोदो। काकरीलाई चिरा पारी खाउला चरा चरी, मा काकरीलाई चिरा पारी खाउला चरा चरी, उमेर होला घटी बढी माया बरा। Bye. दिदी बहिनीहरू कहिलेकाहीँ बिरहमा तपाईँहरू चाहिँ वन जङ्गलमा जानुहुन्छ, गालामा हात लगाउनुहुन्छ, हैँसाले कग्दा कग्दै यत्रो खाल्टो पार्नुहुन्छ, त्यति बेला बिरहको गीत पनि गाउनुहुन्छ, त्यस्तै एउटा बिरह गीत गाइदिनु न। साँच्चै नै तपाईँले यो गीत गाउँदा गाउँदै भुइँ क्वाग्दा क्वाग्दै यत्रो खाल्टो बनाइसक्नु भयो, साँच्चै पिर परेकै हो। यो गगा गाविस छिमेकी जिल्ला बागलुङसँग जोडिएको गाविस हो। यहाँनिर यो सालेजो भाका पनि फरक फरक किसिमले गाइन्छ। यही ग्वागामा फरक छ, त्यसपछि अलि पर फक्सिङमा जाओ यही सालेजो भाकालाई बेग्लै किसिमले गाइन्छ, त्यसै गरेर खडकोटमा बेग्लै किसिमले गाइन्छ, त्यस्तै गरेर भुर्तुङमा बेग्लै किसिमले गाइन्छ र बागलुङमा फेरि फरक किसिमले गाइन्छ। यहाँ बागलुङका दाई पनि हुनुहुन्छ एकजना, यहाँको शुभ नाम चाहिँ के पर्यो? धनबहादुर बसाल। पसियालजी, तपाईँले यो बागलुङतिर यही सालेजोलाई कसरी गाउनुहुन्छ, कृपया गाइदिनुहोस् न। खनीलाई घर्सी आओ कराइला अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घखाँचे। हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू बनाइन्छ, पुरानो गहनासँग नयाँ गहना साटिन्छ, अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ, राशि अनुसारका पत्थर पाइन्छ। प्रोप्राइटर कृष्ण सुनार 97477951 र 98573654 सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। एक समय नेपालीहरू त्यसमा पनि गुल्मी लगायत पश्चिम क्षेत्रका मानिसहरू भारतमा लाउरे हुन जानुलाई अहो भाग्य ठान्दथे। दुई चार महिना चौकीदारी गरेर वा कोठी र होटेलमा जुठा भाँडा माझेर घर फर्किँदा कोदो साले टुप्पामा फल्छ कि फेदामा फल्छ भन्दथे। कोही अमिताभ बच्चन, कोही मिथुन चक्रवर्ती, कोही जितेन्द्र लगायतका हिरोहरूको स्टाइल पार्दथे। लामो कपाल पालेका, बेली बटन लगाएका अनि कोखी लामा टेप्रिकोट भन्ने रेडियो भिरेका जसले साइली माइलीहरूलाई लट्ठै पार्दथे। दिल्लीमा बसेको एक दुई वर्ष पनि भएको हुन्न थियो, तर घर आउँदा नेपाली बोल्न पनि नरुचाउने गर्दथे। उता कोठीका भाँडा माझे पनि बाबुजीको धाक लगाउँथे। बस पार्कमा ओर्लेर घरतिर लाग्दा बाटोमा कहाँ हो घर भनेर सोद्धा सोही परिचय दिँदैनथे। घर नजिक आर्ने बाको छोरा वा कपडा सिलाउने दाईको छोरा हो भनेर उनका छिमेकीले चिनेका हुन्थे, तर उसले आफैले आफैलाई घृणा गरेर जात लुकाउँदै फलानो बाहुन, फलानो छेत्री वा ठोकुरीको छोरा हुँ भनेर ढाँट्ने गर्दथे। यसरी नै ढाँट्दै जाने क्रममा गुल्मीबाट भारत हुँदै नवलपरासी पुगेका एकजना विश्वकर्मा थरका युवाले त्यहाँकी एक छेत्रीकी छोरीसँग जात ढाँटेर माया प्रीति गाँसे। छेत्री भए पनि ती युवतीका बुवा एक नम्बर जडिया थिए। दसैँको टिकाको दिन थियो, ती विश्वकर्मा युवालाई मूल ओछ्यानमा राखेर टिका लगाइदिन थाले। छोरीले हुनेवाला ज्वाइँ भनेर आमासँग भनेकी रहेछन्, त्यसैले पनि जडिया बुढाले निकै आशिष दिए। लौ बाबु, यसरी नै वर्षै पिच्छे यी हातले तपाईँलाई टिका लगाउन पाइयोस् भन्दै आदि इत्यादि आशिष दिए। उता जात ढाँटेर मूल ओछ्यानमा बसे ती विश्वकर्मा वास्तविक जात थाहा पाउँछन् कि भनेर चिरचिरी पसिना छाड्दै थिए। नभन्दै अर्को दिन वास्तविक जात थाहा पाए त्यो परिवारले अन्तत एक राते प्रेमिका बनाएर ती विश्वकर्मा युवा कुलेलाम ठोक्नु परेको थियो। यो 2056 सालको दसैँको कुरा थियो। यस्तै यस्तै दिल्लीमा काम गर्ने झिल्केहरूका थुप्रै बदमासी हुने गर्दथे। गाउँमा आएर त्यस्तै बदमासी गर्ने, हिरो बन्ने, युवती पटाउने, विवाह पनि गर्ने, तर भारत गएपछि फर्केर नहेर्ने र उतैका युवतीसँग लट्ठिने यस्तै यस्तै बदमासी र घर बिर्सिँदै जाँदा गुल्मीको हस्तिचौर गाविस वडा नम्बर 2 हर्पुकोटका नरबहादुर विश्वकर्माले भारत गएको 40 वर्ष बितेको पत्तै पाएनछन्। श्रीमती त बिर्से बिर्से, आफूलाई जन्म दिने बाबु आमा समेत बिर्से। यता बाबु आमाको मृत्यु भयो, क्रियाक्रम गर्न समेत आएनन्, जसले गर्दा उनका दाजुभाइहरूले जीवित छैन होला भन्ने ठानेर अंशपात पनि उनलाई छुट्टाएनन्। तर 81 उनी भारतबाट 40 वर्षपछि घर फर्किए, जसले घर जाने बाटो समेत बिर्सिसकेका थिए। सोद्धै खोज्दै बल्ल गाउँमा त पुगे, तर न दाजुभाइ न घर सम्पत्ति भएपछि उनको अहिले पार्टीको बास भएको छ। जवानीमा आँखा नदेख्दा अहिले बुढेसकालमा आफ्नै गाउँमा बेबरिसे बन्नु परेको छ। अत परवासमा लामो समय बेखबर भएर बस्नुको परिणामप्रति सबैलाई सचेत गराउने उद्देश्यका साथ आज हामी उनै हस्तिचौर गाविस वडा नम्बर 2 नरबहादुर विश्वकर्माको जीवनको गोरेटो प्रस्तुत गर्दैछौँ। हस्तिचौर 2 हर्पुकोटको एक मन्दिरमा कष्टकर जीवन बिताएका विश्वकर्मासँग हामी सोही स्थानमा पुगेर कुराकानी गरेका थियौँ। सुनौ नमस्कार हजुर, किन बस्नुभयो यतिका वर्षसम्म भारतमा? भारतमा बसेँ पनि अब यता सक्छु उता जान्छु, उता सक्छु उता जान्छु, त्यति बस्छु। तपाईँको उमेर अहिले कति भयो? उमेर मेरो चाहिँ भयो होला 70 त्यति होला, 13 त भयो होला। तपाईँको माता पिताको नाम के हो? माताको नाम त म जान्दिनँ, पिताको नाम टेकबहादुर। टेकबहादुर विश्वकर्मा, कति लामो समयसम्म बुवाले कटाले काम गर्नुभयो, अनि तपाईँ कति वर्षको उमेरमा यहाँबाट भारत जानुभएको? 9 वर्षको। 9 वर्षको बालक हुनुहुन्थ्यो त्यति बेला, देश परदेश खान भनेर रहरले जानुभयो। यो कति सालतिरको कुरा थियो? यो कुरा थियो धेरै साल भएको थिएन, 9 साल मात्रै भएको थिएँ। विवाह पनि भाउले गर्दै यहीँ गर्दै काम।